السلام علیکم سامعین، این ایچ کے ورلڈ ریڈیو جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور، اور میں ہوں میمونہ شمیل، آداب عرض۔ آج اس سلسلے کا 17واں سبق ہے۔ آج کا کلیدی جملہ ہے اوسسمے وا نان دیس کا، آپ کی تجویز کیا ہے، یا زیادہ لغوی مطلب ہے آپ کس چیز کی سفارش کرتی ہیں۔ ہمارے سبق کی مرکزی کردار تھائی لینڈ سے آنے والی بین الاقوامی طالبہ انا ہیں۔ وہ اپنے دوستوں ساکورا اور رودریگو کے ساتھ کتابوں کی ایک دکان پر آئی ہوئی ہیں۔ یہ دکان کے مانگا والے حصے میں ان کی گفتگو ہے۔ تو آئیے سبق نمبر 17 کا مکالمہ سنتے ہیں۔ آج کا کلیدی جملہ ہے اوسسمے وا نان دیس کا، آپ کی تجویز کیا ہے۔ اب ہم مکالمے کی وضاحت کرتے ہیں۔ انا نے کہا ارے یہ کتاب اچھی ہے۔ یہ استعجابی انداز ہے جو تھوڑی سی حیرانی کو ظاہر کرتا ہے۔ کونو ہون یہ دو حصوں پر مشتمل ہے، پہلے ہے کونو یعنی یہ، اور ہون اس کا مطلب ہے کتاب۔ ایک ساتھ ان کا مطلب ہے یہ کتاب۔ اینا اس کا مطلب اچھا یا اچھی ہے۔ ای یہ اس میں صفت ہے جس کا مطلب ہے اچھا۔ نا یہ حرف جار ہے جو خود کلامی کی صورت میں جملے کے اختتام پر لگایا جاتا ہے۔ تو انور صاحب، خوش ہونا کو اریشی کہتے ہیں، اس لیے جب میں خوش ہوں تو میں اپنے آپ کو اریشی نہ کہہ سکتی ہوں؟ جی بالکل کہہ سکتی ہیں۔ اور اب مکالمے کی جانب آئیں تو انا اپنی بات جاری رکھتے ہوئے کہتی ہیں ارے مو موشیرو سو، وہ بھی دلچسپ لگتی ہے۔ ارے اس کا مطلب ہے وہ، یہ دور کی چیز کی جانب اشارہ ہے۔ مو یہ ایک حرف جار ہے جس کا مطلب ہے بھی۔ موشیرو سو اس کے معنی ہے دلچسپ لگتی ہے۔ اس لفظ کی بنیادی شکل اس طرح سے ہے اوموشیروئی یعنی دلچسپ۔ آپ اس کے آخری حرف ای کو بدل کر لگاتے ہیں سو، اور اس طرح بنتا ہے اوموشیرو سو۔ سو یہ ظاہر کرتا ہے کہ آپ چیزوں کو دیکھتے ہوئے اندازہ لگا رہے ہیں۔ دکان میں مانگا کی بہت سی کتابیں ہیں جو انا کو دلچسپ لگتی ہیں۔ وہ فیصلہ نہیں کر پاتی کہ کون سی خریدی جائے، اس لیے وہ ساکورا سے پوچھتی ہیں ساکورا سان نو اوسسمے وا نان دیس کا، ساکورا صاحبہ آپ کی تجویز کیا ہے۔ اوسسمے اس کا مطلب ہے تجویز یا سفارش۔ نو یہ اسموں کو ملانے والا حرف جار ہے۔ ساکورا سان نو اوسسمے اس کا مطلب ہے ساکورا کی تجویز یا سفارش۔ وا یہ موضوع کے ساتھ آنے والا لفظ ہے۔ نان دیس کا یعنی کیا ہے، اور یہ آج کا پورا کلیدی جملہ ہے اوسسمے وا نان دیس کا، آپ کی تجویز کیا ہے۔ یہ ایک مفید جملہ ہے، اس لیے اسے یاد کر لیں۔ تو ساکورا ایک کتاب اٹھاتی ہیں اور انا کو اس کی تجویز دیتی ہیں۔ کورے وا دو اس کے متعلق کیا خیال ہے؟ کورے اس کے معنی ہے یہ، اور وا موضوع کے ساتھ آنے والا لفظ ہے۔ دو یعنی آپ کا کیا خیال ہے۔ یہ دوسرے شخص کا نظریہ یا خیال معلوم کرنے کے لیے بولا جانے والا لفظ ہے۔ اس جملے میں اس کے بعد آنے والا دس کا حذف کر دیا گیا ہے، اس طرح یہ بے تکلفانہ جملہ بن جاتا ہے۔ یہ ایک سوال ہے، اس لیے اسے اٹھان کے ساتھ کہیں۔ بعض اوقات خواتین آخر کے دو کو لمبا کرتی ہیں اور یوں کہتی ہیں کورے وا دو۔ ساکورا نے جو کتاب تجویز کی ہے، انا اسے دیکھتی ہیں اور جواب دیتی ہیں ہورا وا چوٹو، ڈراؤنی کہانیاں ذرا۔ ہورا اس کا مطلب ہے ڈراؤنی کہانیوں والی کتابیں۔ یہ انگریزی کے لفظ ہارر کی تبدیل شدہ شکل ہے، اور وا موضوع کے ساتھ لگایا جانے والا لفظ ہے۔ چوٹو اس کے معنی ہے تھوڑا سا یا ذرا سا۔ آپ کسی تجویز کو مہذب انداز میں یعنی بالواسطہ طور پر رد کرنے کے لیے یہ استعمال کر سکتے ہیں۔ چوٹو کے بعد کا منفی بیانیہ جیسا کہ میرے لیے مشکل ہے کو حذف کر دیا گیا ہے۔ دراصل آپ ایسے الفاظ کہنے سے رک جاتے ہیں تاکہ آپ کا انکار بہت واضح نہ ہو۔ جب آپ یہ کہتے ہیں تو آپ چو کے بعد ایک لمحے کے لیے اپنی سانس روک لیتے ہیں۔ چوٹو ٹھیک ہے نا، یعنی جب کوئی شخص مجھے کوئی چیز پیش کرے اور وہ مجھے پسند نہ ہو تو میں چوٹو کہتے ہوئے انکار کر سکتی ہوں۔ جی ہاں بالکل۔ اور سامعین، اب سبق نمبر 17 کا مکالمہ ایک بار پھر سنتے ہیں۔ آج کا کلیدی جملہ ہے اوسسمے وا نان دیس کا، آپ کی تجویز کیا ہے۔ ہاں この本いいな。あれも面白そう。さくらさんのおすすめは何ですか？ これはどう？ ホラーはちょっと。 और सामीन अब बारी है हमारे कॉर्नर गुर की बातें की। इस प्रोग्राम की सुपरवाइजर प्रोफेसर अकाने तोकुनागा हमें आज के अहम नुकात बताती हैं। तो अनवर साहब, आज हमने ओमोशी रोसो यानी दिलचस्प लगता है सीखा। तो ये हम उस वक्त कहते हैं जब हम कोई अंदाजा लगा रहे हों। हम मजीद जानना चाहते हैं कि ऐसे जुमले कैसे बोल सकते हैं। ये बात हम प्रोफेसर साहिबा से पूछते हैं। उनका कहना है कि जैसा कि ये लफ्ज है ओमोशिरोसो यानी दिलचस्प लगता है, अगर आप किसी इसमें सिफत के बाद इस लफ्ज का इजाफा कर दें सो, तो आप अपने ख्याल और अंदाजे के बारे में बात कर सकते हैं जो आपने उस चीज को देखने के बाद कायम किया है। सबक नंबर 13 में हमने बताया था कि जापानी में दो किस्म के इसमें सिफत होते हैं। एक किस्म ई इसमें सिफत कहलाती है, वो ई पर खत्म होते हैं, जैसे कि ओमोशिरोई यानी दिलचस्प और इसोगाशी यानी मसरूफ। जबकि दूसरी किस्म ना इसमें सिफत कहलाती है, वो जब तब्दील शुदा इसम से पहले आते हैं तो उनके साथ ना लगता है, मसलन हिमा यानी फारिग या जिसके पास करने को कोई काम ना हो। अंदाजा लगाने का लफ्ज सो अगर ई इसमें सिफत के साथ लगाना हो तो ई को सो में तब्दील कर देते हैं। मिसाल के तौर पर इसोगाशी यानी मसरूफ होना बन जाता है इसोगाशी सो यानी मसरूफ लगना, और ना इसमें सिफत के लिए उनके साथ सिर्फ सो लगाया जाता है। मिसाल के तौर पर हिमा यानी फारिग होना, ये बन जाता है हिमा सो यानी लगता है कि फारिग हैं या लगता है उनके पास करने को कोई काम नहीं। और अब आपको बताते चलें कि सो को मनफी शक्ल में कैसे बदलते हैं। ई इसमें सिफत में आप ई को यूं तब्दील करते हैं कुनासा सो, मिसाल के तौर पर इसोगाशी यानी मसरूफ होना बन जाता है इसोगाशिकु नासा सो, मसरूफ नहीं लगता। जबकि ना इसमें सिफत में इसका इजाफा किया जाता है देवा नासा सो, मिसाल के तौर पर हिमा यानी फारिग होना, ये बन जाता है हिमा देवा नासा सो यानी फारिग नहीं लगता। सामिन, ये था हमारा कॉर्नर गुर की बातें। हमारा अगला कॉर्नर है सौती अल्फाज। इसमें हम आवाजों या रवैयों की अक्कासी करने वाले अल्फाज मुतारिफ करवाते हैं। तो मैं उन आपके ख्याल में इसके लिए जापानी लफ्ज क्या होगा? मैंने तो कुछ भी नहीं सुना। दरअसल जापानी में ऐसी सूरत हाल को बयान करने के लिए भी एक लफ्ज है जहां पर कोई आवाज नहीं होती, शीन। मसलन एक लाइब्रेरी में आमतौर पर खामोशी होती है, इसे हम इस तरह कह सकते हैं शीन। या जैसा कि आपने कोई लतीफा सुनाया लेकिन कोई नहीं हंसा, तो ऐसी सूरत हाल में भी शीन कहते हैं। ये बड़ा परेशान कुन है। अच्छा, मैं आपके लिए एक सवाल, तो ये बताइए कि ये लफ्ज भला किस चीज को बयान करता है? जुरारी। जुरारी मुझे समझ में नहीं आया। ये लोगों या चीजों के कतार में या तरतीब में होने का इजहार है। मिसाल के तौर पर आप कह सकते हैं कि कमरे में बहुत सी किताबें तरतीब से रखी हुई हैं, तो आप यूं कहते हैं जुरारी। सामीन, आज के सौती अल्फाज के कॉर्नर में हमने शीन और जुरारी मुतारिफ करवाए। आज के सबक के अख्तिताम से पहले हमारा कॉर्नर है अन्ना के ट्वीट। अन्ना दिन भर की सरगर्मियों के बारे में यूं ट्वीट करती हैं। किताबों की एक बड़ी दुकान में ग्राहकों के लिए कंप्यूटर टर्मिनल भी है। इसमें देखा जा सकता है कि हमारी मतलूबा किताब दुकान में मौजूद है और अगर है तो किस जगह पर। ये बहुत बासहूलत है। सामीन, उम्मीद है आपको सबक नंबर 17 पसंद आया होगा। आज का कलीदी जुमला था उससमे वा नान देस का, आपकी तजवीज क्या है? अन्ना खुश हैं, उन्होंने मोहब्बत और मजाह वाली एक मांगा किताब खरीदी है। अगली मर्तबा अन्ना के साथ एक वाकया पेश आएगा, तो हमारे साथ रहिएगा।